एउटै आकाशको चन्दा छुनेछ तिमलाई आफ्नो मान्छे बनाउन पाए बल्ल मेरो जिन्दगी सफल हुनेछ जीवनमा मेरो छर्दै पारका सिएर धेरो लाग्छ उठै आकाशको चन्दा छुनेछ तिमलाई आफ्नो मान्छे बनाउन पाए बल्ल मेरो जिन्दगी सफल हुनेछ तिमलाई आफ्नो मान्छे बनाउन पाए बल्ल मेरो जिन्दगी सफल हुनेछ आफ्नो मान्छे बनाउन पाए बल्ल मेरो जिन्दगी सफल हुनेछ तिमलाई आफ्नो मान्छे बनाउन पाए बल्ल मेरो जिन्दगी सफल हुनेछ तिम्रै हातको सिन्दुर लगाउन पाए देखेर हर्ष जति गर्न परे नै सङ्घर्ष लक्ष्य उठे आकाशको छन्दमा छुनेछ तिमलाई आफ्नो मान्छे बनाउन पाए बल्ल मेरो जिन्दगी सफल हुनेछ खुसी रहर्छ जति गर्न पारे नै सङ्घर्ष लक्ष्य उठे आकाशको चन्दा छुनेछ तिमलाई आफ्नो मान्छे बनाउन पाए बल्ल मेरो जिन्दगी सफल हुनेछ तिमलाई आफ्नो मान्छे बनाउन पाए बल्ल मेरो जिन्दगी सफल हुनेछ